नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ओजेलका खबरमा। म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट कार्यक्रम ओजेलका खबर ठिक यसै समयमा यस रेडियो सहित देश विदेशका दर्जनौ रेडियोहरू र अनलाइनबाट सुन्न सकिन्छ। समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरको आज हामी 229 श्रृङ्खलामा छौँ। त आज हामी प्रस्तुत गर्नेछौँ गुल्मीका भूकम्प पीडितहरूलाई राज्यले गर्न नसकेको काम विदेशमा बस्ने नेपालीहरूले गरेको सम्बन्धी खबर, अनि तरकारी खेतीबाट एउटै महिलाले वार्षिक 4 लाख भन्दा बढी कमाउने गरेको सम्बन्धी स्थलगत रिपोर्ट, र नियमित स्तम्भ जीवनको गोरेटोमा यस्तो कथा सुनाउने छौँ कि मान्छे देख्दै नदेखी फोनबाट प्रेम सम्बन्ध राख्नुको परिणाम बिहे गरेको 3 महिनामै सम्बन्धमा पूर्ण विराम। त अबको पौनी 1 घन्टा हामीसँगै रहनुहोला। सर्वप्रथम सहयोग सम्बन्धी खबर। यस ओजेलका खबरमा प्रसारित विभिन्न स्थानका पीडितहरूलाई आर्थिक सहयोग हुँदै आएको छ, तर समय अभावका कारण आज हामी खरज्याङकी एकल महिला गीता परियारलाई भएको सहयोग सम्बन्धी खबर मात्र प्रसारण गर्दैछौ। सुनौ। हेलो, नमस्कार। हजुर नमस्कार। सर्वप्रथम यहाँले आफ्नो परिचय दिनुहोस् न। शुभ नाम चाहिँ चिने धेरै धेरै धन्यवाद। इन्द्रध्वज डमरपालजी विदेश कुन ठाउँमा रे अहिले तपाईँ? कतारमा हुनुहुन्छ। कतारमा रोजगारी गरेर आफ्ना बालबच्चाहरूको घाँस काटेर पनि ती पीडित गीता परिवारलाई जुन सहयोग गर्नु भएको छ यसका लागि धेरै धेरै धन्यवाद छ। यहाँले पहिला पनि धेरैजनालाई उद्धार गरिसक्नु भएको छ, फेरि पनि यी सहयोगी हातहरू अगाडि बढाउँदै जानुहोला भन्दै तपाईँको प्रवासी जीवन सुखद रहोस् भन्ने कामनाका साथ अहिले छुट्टिन चाहन्छु है त। हस् त है त। हेलो नमस्कार। हजुर नमस्कार। बोद्री घिमिरजी होइन खरजाङबाट? हजुर हो हजुर। घिमिरजी, हामीले 2 हप्ता अगाडि त्यो खरजाङ गाविसमा जुन गीता परिवारको श्रीमानको क्रिया खर्च समेत जुटाउन नसकेको बिजुलीको कथा जुन हामीले प्रसारण गरेका थियौँ त्यसको प्रभाव कस्तो पर्यो? प्रेमजी, यसको प्रभाव अत्यन्त उच्च छ। तपाईँको जुन प्रस्तुति र ओजेलको खबरबाट जुन समाचार प्राप्त भएको छ त्यसका आधारमा अनि स्थानीय स्तरबाट र विदेशबाट आर्थिक रकम प्राप्त भएको छ यसको श्रेय तपाईँलाई जान्छ र ओजेलको खबरलाई जान्छ र ओजेलको खबर एवं प्रेमजी तपाईँलाई विशेष धन्यवाद। मलाई भन्दा पनि ओजेलका खबर प्रसारण हुने सञ्चार माध्यमलाई यसको श्रेय जानुपर्छ। अहिलेसम्म कति जति सङ्कलन भइसक्यो? हजुर, अहिलेसम्म 51,622 चाहिँ प्राप्त भएको छ, जसमध्ये विदेशबाट करिब 14,000 र यही स्थानीय स्तरबाट करिब 41,000 प्राप्त भएको छ। खरजाङ गाविस अनि छिमेकी गाविस चिदीका कहाँ कहाँबाट सहयोग भयो? हजुर, यो विशेष त खरजाङ गाउँविकास समिति वार्ड नम्बर 4, वार्ड नम्बर 5, वार्ड नम्बर 6 तथा चिदीका गाउँ विकास समितिको वार्ड नम्बर 1, वार्ड नम्बर 2 र चिदीका गाउँ विकास समितिबाट पनि प्राप्त भएको छ। त्यसै अनुसार तिमी चौरका एकजना साथीबाट पनि प्राप्त भएको छ। त्यही त, विदेशबाट पनि धेरै साथीहरूले फोन गर्नु भएको छ, सहयोग आउने क्रम जारी छ, अझै सहयोग होला भन्ने हामीले आशा राखेका छौँ होइन। यसको श्रेय तपाईँलाई जान्छ अनि अर्की सीता भण्डारीजीलाई जान्छ। तपाईँहरूले बोलाउनु भयो र थोरै भए पनि सहयोग गर्न पाइयो, उहाँहरूलाई चाहिँ त्यो रकमले बास व्यवस्थापनको लागि पहल गरिदिनु होला। हस् प्रेमजी, तपाईँ मार्फत अनि जति पनि सञ्चार माध्यमहरूमा यी खबर आएका छन् ती सम्पूर्ण सञ्चार माध्यमलाई धन्यवाद। हस् धन्यवाद। आगामी दिनमा कतिबाट सहयोग आयो भने फेरि हामी सम्पर्कमा रहनेछौँ, अहिले छुट्टी है त। मेरो पनि धन्यवाद। हस् श्रोता, अहिलेसम्म गुल्मीका भूकम्प पीडित मध्ये पूर्ण क्षति भएका घर परिवारलाई राज्यले 15,000 दिने गरेको छ, तर शान्तिपुर भेगमा घर भई विदेशमा बस्ने नेपालीहरूले त्यहाँका अति विपन्न घर परिवारलाई 20,000 मूल्य बराबरको सहयोग गर्दै आएका छन्। शान्तिपुर क्षेत्रका संघ संस्थाले एउटा सहयोग समिति गठन गरी ग्वागा गाविस, हरेबा गाविस, शान्तिपुर, हर्रचौर, दिब्रुङ र विशुखर्काका 6 गाविसका अति विपन्न घर परिवारलाई विदेशमा रहेका नेपालीहरूसँग समन्वय गरी उक्त सहयोग गरेका हुन्। ती 6 गाविसका अति विपन्न परिवारलाई सहयोग हस्तान्तरण गर्ने कार्यक्रममा हामी पनि सहभागी थियौँ, तर समय अभावका कारण आज हामी हर्रचौरमा भएको सहयोग हस्तान्तरण सम्बन्धी थोरै झलक सुनाउन चाहन्छौँ। नमस्कार, म द्रोण खत्री स्थानीयवासी। प्राकृतिक प्रकोप र राहत उद्धार समिति अहिले ग्वागा हरेवा शान्तिपुर हुँदै हराचर आइपुगेको छ। उपस्थित यस समितिका संयोजक आदरणीय दाजु किरण शाहजी, यो कार्यक्रमलाई ओझेलका खबर मार्फत कैद गर्न हाम्रा चिर परिचित पत्रकार प्रेम सुनारज्यू, रेसुङ्गा टेलिभिजनका सुमन पाण्डेज्यू, हामीहरूले विपन्न परिवार जो भूकम्प पीडित हुनुहुन्छ विपन्न परिवारलाई हामीले सकेसम्म सहयोग गर्ने भन्ने थियो। त्यसै अनुरूप हामीले उदय शान्ति युवा क्लब शान्तिपुर, चक्रेश्वर इङ्ग्लिस बोर्डिङ स्कुल शान्तिपुर, भानु इङ्ग्लिस बोर्डिङ स्कुल हराचौर, उदय समावि शान्तिपुर, चन्द्रकोट क्याम्पस शान्तिपुर, हराचौर गाविस हराचौर, किङ्स क्लब हराचौर, नौ कालिका नगर, ग्रिनल्यान्ड युवा क्लब हराचौर, रेडको सुपरशाखा शान्तिपुर, सल्लेरी सामुदायिक वन हराचौर, हराचौर मावि, ग्वागा मावि ग्वागा, शारदा उच्च मावि सराङ, शारदा मावि अर्जेवा, शान्तिपुर जिल्लाका सामुदायिक ग्रामीण विद्युतकरण समिति, दह देउराली युवा क्लब, दह देउराली बच्चा तथा ऋण सहकारी हराचौर, चक्रेश्वर महिला सहकारी संस्था शान्तिपुर, कौडे झुलेनी युवा क्लब ग्वागा, सरस्वती मावि ओलिबाङ, डाँडा सल्लेरी सामुदायिक वन शान्तिपुर, चन्द्रकोट सहकारी संस्था लिमिटेड शान्तिपुर, यी हाम्रो वरिपरिका सम्पूर्ण संघ संस्थाहरूलाई सकेसम्म हामीले समेट्न खोज्यौं। र यो भन्दा पनि अझ पृथक तरिकाले हामीहरू खास गरी विदेशमा रहने, अमेरिकामा रहने, यस क्षेत्रमा जन्मिएर यही हुर्किएर अहिले अमेरिकामा बस्नुभएका आदरणीय व्यक्तित्वहरू जसले यो क्षेत्रको अहिलेको यो पीडालाई सम्बोधन गर्न खोज्नुभयो, सबैलाई सहयोग गर्न खोज्नुभयो, उहाँहरूलाई हामीले यहाँबाट समन्वय गर्यौं र उहाँहरू पनि यो काममा तयार हुनुभयो। यद्यपि उहाँहरूले ठूलो सहयोग प्रधानमन्त्री राहत कोषमा दिइसक्नु भएको थियो, तर पनि हामीसँगको समन्वयमा हामीले हाम्रो ठाउँमा केही गर्छौँ भनेर यो शान्तिपुर गाविस रेमी घर भई हाल अमेरिकामा रहनुभएका, केही समय अगाडि हराचौरमा आउनुभएको पनि थियो आदरणीय व्यक्तित्व तुलसी गरीज्यूले हामीलाई 2,08,00 सहयोग गर्नुभयो। विश्वभर गाविस किउँ जन्मेर अहिले अमेरिका रहनुभएका चन्द्रकान्त गौतमज्यूले 1,50,000, हाम्रो छिमेकी गाविस बागलुङ जिल्लाको सलेन गाविस थप्लुङ घर भई हाल अमेरिका रहनुभएका हरि केसीले 1,01,000, हाम्रै हराचौर गाविस वार्ड नम्बर 9 पहिला झारखण्डको अहिले 9 अनि उहाँको परिवार त बुटुलमा छ, अहिले उहाँ अमेरिकामा हुनुहुन्छ, जितु थापा उहाँबाट 70,500 र बेलायतबाट लन्डनबाट शान्तिपुर एक निवासी बालजङ अर्याल आउनुभएको थियो, उहाँसँग हाम्रो प्रत्यक्ष कुराकानी भएर उहाँले हामीलाई 60,000 छोडेर जानुभयो, उहाँहरूलाई हामी मुरी पनि धन्यवाद दिन चाहन्छु। र म सुरु गर्दैछु, दिब्रुङ गाविस वार्ड नम्बर 7 निवासी भूकम्प पीडित अर्जुन खरेल वा उहाँको परिवार, ₹20,000 बराबरको भौतिक सामग्री, टेक बहादुर थापा शान्तिपुर एक उहाँको छोरा दीपक थापा ₹20,000 बराबरको भौतिक सामग्री, लालबहादुर सुनार विश्वभरक सात गुल्मी उहाँलाई पनि ₹20,000 बराबरको भौतिक सामग्री, खड्ग बहादुर सुनार विश्वभरक 9 गुल्मी उहाँलाई पनि ₹20,000 बराबरको राहत सामग्री, टेक बहादुर सुनार विश्वभरक 9 गुल्मी उहाँलाई पनि ₹20,000 बराबरको राहत सामग्री, कमला रम्तेल विश्वभरक वार्ड नम्बर 1 गुल्मी ₹20,000 बराबरको राहत सामग्री, खड्ग बहादुर बिक्क विश्वभरक 5 गुल्मी ₹20,000 बराबरको राहत सामग्री, खड्ग बहादुर खत्री हराचौर 8 गुल्मी उहाँलाई पनि ₹20,000 बराबरको राहत सामग्री, अमृता छन्केल विश्वभरको 5 गुल्मी उहाँलाई ₹20,000 बराबरको राहत सामग्री, टीकाराम गौतम विश्वभरको 6 गुल्मी उहाँलाई ₹10,000 बराबरको राहत सामग्री, तिल बहादुर नेपाली शान्तिपुर 1 गुल्मी उहाँलाई ₹10,000 बराबरको राहत सामग्री, रम्बा क्षेत्र चित्रबहादुर खत्री हराचौर 6 उहाँलाई ₹10,000 बराबरको राहत सामग्री, ल सम्पूर्ण महानुभावहरूलाई धन्यवाद। र यो उद्धार समितिका संयोजक किरण शाहजीलाई आफ्नो विचार मन्तव्य राखिदिनु हार्दिक अनुरोध गर्छु। यस राहत वितरण कार्यक्रममा सहभागी भूकम्प पीडित आमा बुवा दाजुभाइ दिदी बहिनीहरू र मैले भन्न पर्दा हाम्रा नेपाली दाजुभाइहरू विदेशमा गएर आफ्नो खुन पसिना बगाएर हामीलाई यत्रो ठुलो सहयोग गर्नुभयो उहाँहरूलाई म पहिलो प्रथम हार्दिक धन्यवाद ज्ञापन गर्दछु। र यस शान्तिपुर यस चन्द्रकोट एरियामा समितिको पहिलो दिनको अन्तिम कार्यक्रम हामीले हराचौर गाविसको गाविस भवनमा गरिरहेका छौँ र यो कार्यक्रममालाई सफल पार्नको लागि धेरै भन्दा धेरै सहयोग गर्ने यस समितिका मेरा प्यारा साथीभाइहरू र यो भूकम्प पीडित राहत सामग्री वितरणको लागि हामीलाई अति ठुलो सहयोग गर्नुहुने हाम्रा वरिष्ठ पत्रकार प्रेम सुनारज्यू र रेसुङ्गा टेलिभिजनका सुमन पाण्डेज्यू उहाँहरूलाई म धेरै धेरै धन्यवाद दिन्छु। यो भौतिक सामग्री हामीले राज्यबाट ल्याएको होइन, हाम्रा भाइ छोराहरूको खुन पसिना हो यो, यसलाई सम्झेर तपाईँहरूले सही सदुपयोग गरिदिनु होला भन्ने आशा राख्दछु। र साथै जहाँ राहत सामग्री ल्याएर जानु भएको छ। भूकम्प पीडितहरूले त्यहाँका भद्र भलात्मीहरूले त्यो हाम्रो यो भौतिक सामग्री सही सदुपयोग भयो कि भएन भनेर हामी केही दिनमै यहाँहरूको घर दैलोमा पुनः आउने आशा राख्दै प्राकृतिक प्रकोप तथा राहत उद्धार समितिका सम्पूर्ण पदाधिकारीहरूलाई पुनः धन्यवाद दिँदै र यस्तै यस्तै कतै आपत विपद पर्यो भने हामी सधैँ एकजुट हुनेछौँ भन्दै मेरा दुई शब्द यहीँ टुङ्गाउँछु। हवस् त, धन्यवाद। गुल्मीको हर्दी नेटा गाविसका केही महिलाले वार्षिक 2 लाखदेखि 4 लाखसम्म व्यावसायिक तरकारी खेतीबाट कमाउने गरेका छन्। सुनाऊ यो स्थलगत रिपोर्ट। हामी यति बेला गुल्मीको हर्दिनेटा वडा नम्बर 9 नरम निवासी खगिसरा बलाल मगरको बारीमा छौँ र एउटी महिलाले घरै बसी बसी त्यो पनि कुटो कोदालोको भरमा वार्षिक 4-5 लाख रुपियाँ कमाउँछिन् भन्दाखेरि आश्चर्य लाग्ला। तर यी महिलाले त्यति कमाएर देखाउनु भएको छ। उहाँका श्रीमानले कर्मी काम गर्नु भएको छ, उहाँले तालिम गरेर व्यावसायिक तरकारी खेती गर्न थाल्नुभयो, त्यसपछि वर्षमा सजिलै 4-5 लाख रुपियाँ कमाउन सक्ने हुनुभयो। र म उनै खगिसरा बलालसँग कुराकानी गर्न गइरहेको छु। कहिलेदेखि व्यावसायिक तरकारी खेती सुरु गर्नुभयो? खेती गर्न थालेको त 5 वर्ष भयो, अलि बढी बढाउ गर्न थालेको हामीले 3 वर्ष जति भयो। पुरै बारीमा परम्परागत खेती नगरेर यो व्यावसायिक तरकारी खेती सुरु गर्नु भएको रहेछ। परम्परागत खेतीमा र यसमा के कति फरक छ आम्दानीको? आम्दानी कोदो मकैमा भन्दा तरकारी खेतीबाट फाइदा छ। पहिला तपाईँले जुन परम्परागत खेती गर्दा खाना पुग्थ्यो कि पुग्दैन थियो? पहिला पुग्दैन त खाना पुग्दैन, मिसाएर खानुहुन्थ्यो, चामल लिएर खान्थ्यो। अहिले त यसैबाट पैसा आउँछ, चामल आउँछ, नुन आउँछ, तेल आउँछ, पुरै भयो छ। छोराछोरी पढाउन पनि पुगेको छ, केही कमी छैन। अहिले गहना पनि लाउनु भएको रहेछ? लाउनु फरक यति गरेपछि देखाउनु फरक। अनि तपाईँ पक्कै पनि धेरै पढेको महिला त होइन होला, कति पढ्नु? मैले त पढ्दै पढेको होइन, पढेको नाम मात्रै लेख्छु। भनेपछि डिग्री पढ्नेले भन्दा बढी कमाउन थाल्नुभयो घरै बसेपछि? कमाउन फरकेर हो कि, अब तालिम गरियो, अब सिकाउन आउनुभयो, सिक्यो। कति रोपनी क्षेत्रफल छ तपाईँको यो तरकारी खेती? अहिले त 5 रोपनीमा गरिरहेको। 5 रोपनी पुरै तपाईँको? 5 रोपनी मैले अहिले भाडासित गरेर मैले 5 रोपनी पुऱ्याएर तालिम गरेर अहिले कृषिबाट पनि बचत पर्यो मलाई 40,000। हजुर, अहिले गएर फेरि तालिम गरेर पैसा पनि 20,000 निकाले, अझै 20,000 जहिले गए पनि पाइन्छ भनेर अस्ति गएर पैसा लिएर आएको। अनि भाडामा ल्याए भन्नुहुन्छ नि, कति लिनु भएको छ भाडामा? भाडामा 5,000 दिएछु। 5,000 वार्षिक तिर्नुहुन्छ? हजुर। कति रोपनी? 1 रोपनी? 1 रोपनी भएको। प्रोत्साहित हुनुभयो र थप्नुभयो? अब पोहोर पनि गरेको के अरे मकै लगाएर उसलाई दिएर हामीले अब तरकारी लगाइयो, फेरि अहिले फेरि मैले भाडामा गर्छु अहिलेदेखिबाट भनेर अहिलेबाट भाडामा गर्छु। अब तरकारी खेतीमा त हुन्छ गर्ने हो भनेर त्यहाँ मकै नलगाऊँ, अब तरकारी खेती चाहिँ लगाऊँ भनेर तरकारी खेती। यो हर्दिनेटा गाविस त सुक्खा डाँडो भन्ने गरिन्छ, यहाँ पानीको अभाव छ, यो पानीको पूर्ति कसरी गर्नुहुन्छ तपाईँले? सिँचाइ गर्नुपर्छ होला? पानीको पूर्ति त हामीले अब हाम्रो मूलबाट पानी आउन चार गाडी थापिन्छ, बिहानमा साँझमा 2 गाडी थापिन्छ। अहिले पानी नआउनाले टमाटर पनि कचल्ती छ, नै भने अहिले त हाम्रो यत्न टमाटर आएर 3 फुट देखिरहेको छु मैले। टमाटर लगाउनु भएको छ, टमाटरको कुखैमा फेरि काउली लगाउनु भएको छ, कति बोट छन् अहिले? टमाटरका 3,000 बोट छन्, काउली बन्दको 1500 बोट छन्। 1500 बोट छन्। यो तालिम तपाईँले कहिलेदेखि कहाँ लिनु भएको? पहिला अब यही लुम्चातिरका सरहरूले तालिम दिनुभयो के अरे। तपाईँकी छोरी अहिले काम गर्दै हुनुहुन्छ, नाम चाहिँ के पर्यो? दिलमाया रेशमी हो। विवाह कहाँ भएको छ? जिमी होइन। अनि आज माइत आएर पनि तरकारी खेती काम गरिरहनु भएको छ, अनि तपाईँको घर परिवारलाई पनि यस्तै खेती गरौँ भनेर सिकाउनु भएको छैन? गर्न भनेर मैले पनि अब तरकारीहरूको बिउहरू लिएर राखेको के अरे, अब लगाउनु पर्ला भनेको। ल गर्नु होला है तपाईँले पनि। हाम्रो यस टोलीमा एकजना पत्रकार मित्र आउनु भएको छ, केशव अधिकारी अविरल, उहाँले पनि यो प्रगति देख्नु भएको छ। कसैले पत्यार नलाग्ला, एउटी महिलाले त्यसमाथि पनि अनपढ महिलाले घरै बसी बसी वर्षमा 4-5 लाख रुपियाँ सोझै कमाउन सक्ने यो पौरखलाई उहाँले नियालिरहनु भएको छ। यस्तै अन्य गाउँका महिलाले पनि गर्ने भने अब देश विदेश जानु परेन नि है अविरलजी? एउटा उदाहरणीय रूपमा चाहिँ काम गर्नु भएको रहेछ, प्रगति देख्दाखेरि यहाँको राम्रो चाहिँ देखिन्छ। खगिसरा बलाल मगरको छेउमा अर्की दिदीले पनि व्यावसायिक तरकारी खेती गरिरहनु भएको छ र उहाँले त्यो खेती स्याहार सुसार गरिरहेको मैले देखिरहेको छु। म उहाँसँग कुराकानी गर्न गइरहेको छु। दिदी नमस्कार। नमस्कार। हजुरको शुभ नाम चाहिँ के पर्यो? मेरो चेमकला बुचा। हजुर। कति वर्ष कि हुनुभयो? अहिले कुन 15 साल हो म जान्दिन। 15 साल हो, नपढे पनि कमाउन सकिँदो रहेछ है कृषि पेसा गरेपछि? खै अलिअलि। कति रोपनीमा गर्नु भएको छ? यही हो हटेमा त हट, मेरो बुढा बाटो अटो केरा बुढा त यता हो। भनेपछि 1 रोपनी भन्दा बढी छ? हजुर, 1 बढी छ। अझै मिन्द्रो बुला भनेर कोदो मकै खेती गर्दा र अहिलेमा के फाइदा छ? यसबाट फाइदा छ। पहिला खाना पुग्थ्यो? पुग्थिन, बेसाउनु पर्थ्यो के, अहिले त नुन तेल एसीबाट आउँछ, सबै एसीबाट भएको छ, अहिले चाहिँ पुगेछ। चामल खान, अब छोरालाई पढाउन,